सन्देश फोटो स्टुडियो रामघाट 4 सुर्खेत प्रोप्राइटर किरण खड्का फोन नम्बर 083-96-789 गाल पनि रातो रातो पोटिलो शरीर गाल पनि रातो रातो पोटिलो शरीर घायल बारी हानी हाली नजरैको तिर बैसले चप्यो रे उसलाई बैसले चप्यो रे उसको उमेर नि बढ्यो रे उमेर नि बढ्यो रे पहिले गाउँ कि सिम्पल केटी लाली लाउन थाली छ आखी भौनी फाली छ उसको जवानी छ रे उसको जवानी छ रे आजकल जवानी छ रे उसको जवानी छ रे शिर चुकाउँथी मान्थे धेरै लाज हाय आँख जुद्धा शिर चुकाउँथी मान्थे धेरै लाज केटाहरू घुमाइन्छे खुल्लम खुल्ला आज पैसाले छप्यो रे उसलाई पैसाले छप्यो रे उसको उमेर नि बढ्यो रे उमेर नि बढ्यो रे पहिले गाउँ कि सिम्पल केटी लाली लाउन थाली छ आखी भौनी फाली छ उसको जवानी छ रे उसको जवानी छ रे आजकल जवानी छ रे उसको जवानी छ रे अन्धेरीको मन चोरेर आफूतिरै लैछ अन्धेरीको मन चोरेर आफूतिरै लैछ छोटा छोटा लुगा लाउँछे के छोपिन्थ्यो पैसा पैसाले छप्यो रे उसलाई पैसाले छप्यो रे उसको उमेर नि बढ्यो रे उमेर नि बढ्यो रे पहिले गाउँ कि सिम्पल केटी लाली लाउन थाली छ आखी भौनी फाली छ उसको जवानी छ रे उसको जवानी छ रे आजकल जवानी छ रे उसको जवानी छ रे जवानीको सुगन्धले सबको मन फुल्छ पहिला गाउँको सिम्पल केटो पाँच आठ सन्देश फोटो स्टुडियो रामघाट 4 सुर्खेत प्रोप्राइटर किरण खड्का फोन नम्बर 083-690-789 घुन्यो चोली लाउन छोडी मिनी स्कर्ट लाउँछे हाय घुन्यो चोली लाउन छोडी मिनी स्कर्ट लाउँछे रोदी घरमा आउने छोडी डिस्को तिर धाउँछे पैसाले चप्योरे उसलाई पैसाले चप्योरे उसको उमेर नि बढ्यो रे उमेर नि बढ्यो रे पहिले गाउँ कि सिम्पल केटी लाली लाउन थाली छ आखी भौनी फाली छ उसको जवानी चढ्यो रे उसको जवानी चढ्यो रे आजकल जवानी चढ्यो रे उसको जवानी चढ्यो रे